उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी केही कथाहरू लिएर आएका छौं। लक्ष्मण राजवंशीको कथा संग्रह लेखिन बाँकी अक्षरहरूबाट आज केही कथाहरू सुनाउनेछु। लक्ष्मण राजवंशी मूलतः नेपाल भाषामा कथाहरू लेख्नुहुन्छ। उहाँले नै आफैले अनुवाद गर्नुभएका उहाँका केही कथाहरूको संगालो लेखिन बाँकी अक्षरहरूबाट आज सुनाउने पहिलो कथाको शीर्षक छ मैले छक्याएँ। प्रिय मारिया, तिमीले पठाएको पत्र प्राप्त भयो। चाँडै जवाफ फर्काउन सकिन, लेख्ने प्रयास नगरेको होइन, कामको अलमलले गर्दा समय घर्कियो। मेरो पत्रको बाटो हेरिरहेकी तिमी थाक्यौ होली। चिठी नआउँदा अत्यास लाग्यो होला, अब त आस मर्यो होला। सबैका आँखा छली, आज म बिरालोको चालमा कोठाभित्र पसेँ। बिस्तारै ढोका उकारेँ, भित्र आई ढोकामा चुकुल लगाएँ। अहिले चिठी लेखी बसेको यो ठाउँ दोस्रो तलाको एउटा साँगुरो कोठा हो। तिमीलाई मैले यो कोठा देखाइन, मटान तल्लाभन्दा माथि आउन दिइनँ। म सुत्ने यो कोठामा झ्याल छैन, उज्यालो छिर्ने एउटा पालसम्म पनि कतै छैन। कोही नजुल्किने यो कोठामा, सधैँ व्यवहारमा ल्याइने काम लाग्ने केही सामान छैन। ज्यादै खिसकेका केही भाँडाकुँडा, पाल परेको तामाको एउटा घ्याम्पो र रक्सी पार्ने एक दुईवटा बाटा, बस भण्डार भने पनि सुत्ने कोठा भने पनि। यो ठाउँसित मेरो जीवनको गहिरो सम्बन्ध छ। पत्रको माध्यमबाट तिमीसित धित मर्ने गरी कुरा गर्ने निदो गरेर यो समय रोजेको। मारिया, हाम्रो देश सानो भए पनि प्राकृतिक सौन्दर्यले झकाझक अति सुग्घर र रमणीय ठान्यौ तिमीले। यसबाट म साह्रै भावविभोर भएँ। अति उत्ताउली चञ्चल अबोध बालिका झैं अग्लो टाकुराबाट तल छलाङ मारिरहेको पोखराको डेभिड फलको दर्दनाक कथा सुनि तिम्रो निधार खुम्चियो। तर झरना हेर्दा तिमी दङ्ग पर्यो। माथिबाट तल झरिरहेको झरना हेर्दै अघि बढिरहेको तिमीलाई देखि म झस्केँ। सम्झाई बुझाई तिमीलाई त्यो ठाउँबाट पर ल्याएँ। जति हेरे पनि तिम्रो चित्त लोभिरह्यो। वाट अ लभली वन्डरफुल फल डेभिड, आई लभ यु। तिम्रो आँखाबाट झरेका आँसु डेभिड जोडीको सम्झनामा श्रद्धाञ्जली हो, वा झरनालाई अर्पण गरेको श्रद्धा, खै के हो, म पुरै हलमा लिएँ। देखे जति सुने जति सबैबाट तिमी प्रभावित भएकी रहेछौ। तिम्रो चिठीमा कोरिएका प्रत्येक शब्दले यस्तै अनुभूति बोकेको महसुस हुन्छ। टंकाल जस्ता खुट्टा ढलमलाउँदै हिँडिरहेका, लङ्गौटी समेत लगाउन नपाएका हाम्रा देशवासीहरू पनि तिमीलाई मन परेका छन्। राम्रो देश, असल जनता, जे देख्यो जता हेर्यो त्यही आँखाहरू टाँसिरहन्थे। टाँसिएका आँखा उक्काउन गाह्रो हुन्थ्यो। समयले साथ दिएमा जति हेरे पनि धित नमर्ने हरिया पाखा पर्वत, हिउँका पर्वत शिखरसित मित लगाउन म फेरि आउनेछु। यस्ता रोमाञ्चकारी भावनाले ओतप्रोत तिम्रो पत्र पढिरहेको म झस्केँ। तिमीलाई मेरो मुलुकमा स्वागत अभिवादन गर्नु अघि मैले तिमीलाई छक्क्याएको सबै सबै कुराहरू तिम्रो अगाडि उदाङ्ग पार्ने जमर्को गर्दैछु। हाम्रो सरकारका अति आदरणीय पाहुनाहरू हुन् या उनीहरूका साथीभाइ र इष्टमित्रहरू हुन्, सबैका मुखबाट सुनिन्छ आहा कति सुन्दर मनमोहक राष्ट्र नेपाल र नेपालीहरूका हृदय। मेरो सरकार र तिनका कर्मचारीहरूले जस्तै मैले पनि तिमीलाई राम्रा ठाउँहरू मात्र देखाएँ। सफा सुग्घर अलि चौडा बाटाघाटा, भव्य महल, दरबारहरू र सानो भए पनि धनीहरूका झकिझकाउ निवासहरू मात्र देखाएँ। सिंहदरबार अगाडि ठूला ढोकातिर पीठ फर्काई चुरौला ठड्याई उभिरहेका हाम्रा बडा महाराजको प्रतिमा पछाडिको त्यो भव्य दरबार देखेर तिमीले जिब्रो टोक्यौ। बेलायती राजाहरूको बकिङम दरबारभन्दा राम्रो तिम्रो त्यो प्रतिक्रियाले लाजले मेरो टाउको निहुरेको धन्न तिमीले चाल पाएनौ। मैले जवाफ फर्काउन सकिनँ, म लाचार थिएँ। तिम्रो कुरातिर ध्यान नदिई मैले तिमीलाई बायाँतिर नेपाली तेलिया इँटाले बनेको कार्यालयतिर तिम्रो ध्यान खिच्ने प्रयास गरे। ऊ हेर देख्यौ, त्यो हाम्रो देशको सर्वोच्च अदालत। आश्चर्य मिश्रित हाँसो तिम्रो अनुहारमा देखे। हाम्रा बडा महाराजाको शालिक नेपालमै बनेको भन्न मेरा ओठ चलमा लायो, तर मैले मुख खोल्न सकिनँ। तिमी आफैले सोध्यौ नेपालमा पनि यति निपुण मूर्तिकार छन् र? तिम्रो त्यो प्रश्न सम्झिएपछि आजसम्म पनि निद्रा खुल्नासाथ मेरो मुटु घोष्न छोडेको छैन। फुटेका ऐना चाहिँ यत्र तत्र छरिएका सानातिना राज्य र जौटाहरू एउटै ठाउँमा स्थापित गरी बक्सेका बडा महाराज भक्सिन्छ। योभन्दा बढी मौसुमको बारेमा मैले अरू केही भनिनँ। मैले छक्क्याएको तिमीले चालै पाइनौ। किर्तिपुरमाथि चढाई गर्ने क्रममा आफ्नो मुख्तियार कालु पाण्डे मारिएको रिसले त्यहाँका जनताको नाक काटी मरेको राँगोको मासु र भेडा च्याङ्राको ऊन जोखेझैँ तराजुमा जोखेको घटना सुनाउने मञ्चमा भए पनि आफ्नै हुर्मत लिने भएकोले मौसुपको महावाणी र उहाँका वीरगाथाहरू मात्र सुनाए। बडा चलाखी साथ मौसुप विरुद्ध अरू कुरा तिम्रा कानमा पर्न दिइन, जति सक्यो चाँडो त्यो ठाउँबाट तिमीलाई फर्काउन मैले प्रयास गरिरहेँ। सिंहदरबारभित्र हजारभन्दा बढी कोठा र खोपी छन्। कुनै कोठा सिङ्गै ऐनाले सजिएका त कुनै टाउको तल खुट्टामाथि छो देखिने छो खोपी, कुनै मान्छेको ठाउँमा कुकुर र झ्याउरो अनुहार, पेट घ्याम्पो जस्तो ऐना सिँगारेका कोठाहरू, कोठाका भित्ताहरूमा बहुमूल्य शृङ्गारिक सामानहरू झुन्ड्याइएका, सिलिङ छपक्कै सुन र चाँदीले राखिएका, आफ्नै आँखाले देखेको जस्तो तिमीलाई सिंहदरबारको बखान सुनाए। तिम्रो सामु फुस्रो गफ हाँकिरहेको मेरो घाँटी सुक्यो, कफ फाल्ने बहाना गरी घोक्रो सफा गरे र यसरी तिमीलाई त्यहाँ पनि छक्याए। मान्छेको ढाडमा बेरिएको कोठीमाथि चढी एउटा कोठाबाट अर्को खोपीभित्र आउजाउ गर्ने सिंहदरबारभित्र बस्ने शासकहरूका घेनलाग्दा करतुतहरू तिमीलाई सुनाइन। शरीरमा जवानीका रेखाहरू राम्ररी बढ्न नपाउँदै स्यालले चल्ला छोपेसरी भगाई लगिएका अर्काका छोरीबेटी र दुलैहरूलाई बुढी बकाई अरूका गलामा झुन्ड्याइदिन्थे। निरपराध आइमाईका शरीरको मांसपेशी तन्दुरुस्त रहेसम्म तिनलाई रात दिन कोलमा पेले जस्तै पेल्दै सीताङ्ग पार्थे। बकिङम जस्तो भव्य महल भनिने त्यो ठाउँमा माटो खनी हेर्ने हो भने सयौं हजारौं आइमाईहरूका कङ्काल भेटिनेछ। अहिलेसम्म पनि हाम्रा बडा महाराजका प्रतिमा अगाडि पुग्नासाथ लासका दुर्गन्ध मेरो नाकभित्र पस्छ, दुर्गन्धले भावन्न हुन थाल्छ। हाम्रो राजदरबार अगाडि उभिए तिमी एक तमासले अचम्मित भई हेरा हेरे भयो। तिमीले आँखा झिम्काउनु बिर्स्यौ क्यारे, त्यो राजदरबारको वास्तुकलाबारे सोध्यौ, हो न हो नेपाली कालीगढीको बेजोड नमुना भनिदिए। तिमीले टाउको हल्लायो, मेरो कुरा सहर्ष स्वीकार्यो, तैपनि मैले केही भनिनँ। राजदरबारको ठूलो गेट पछाडि उभिएर तिमीले नक्सा उतार्न थाल्यौ। ज्वरो चढे जस्तै मेरा ढाड र करङ शिथिल हुन थाल्यो। घर फर्केपछि बाँकी ड्रइङ पुरा गर्न आग्रह गरेँ, फेरि पनि मैले तिमीलाई छक्क्याएँ। राति बास बसिरहेका चराहरूलाई गुलेली हानी मारे जस्तै हाम्रा राजा रानी लगायत मौसुपका सम्पूर्ण परिवारलाई छानी छानी हत्या गरेको घटना मेरो मुखबाट निस्केला भनी म थर्कमान भएँ। अति शान्त नेपालमा आउने सौभाग्य प्राप्त भएको आफूलाई धन्य सम्झी नाक फुलाई बसेकी तिमीलाई यो देशमा राजा र तिनका परिवारका सदस्यहरू समेत सुरक्षित छैनन् भनी कसरी भन्नु? यस्तो डरलाग्दो असुरक्षित अवस्थामा तिमीलाई म कसरी निम्त्याउन सक्छु? दिवंगत राजा रानीहरूकै श्राप देशका सिरानमाथि मडारिरहेको पो हो कि? अझै कति नराम्रा घटनाहरू हेर्नुपर्ने हो, कहिलेसम्म उनीहरूका साझा श्राप देशले भोगिरहनुपर्ने हो? जुन बेला यस्ता कुराहरू मनभित्र खुल्दुलिन्छ तब मेरो मस्तिष्क पिठो पेल्ने घटनामा परिणत हुन्छ, मेरो दिमाग बिल्कुल स्तब्ध हुन्छ। आज तिम्रो अगाडि युगौँ युगदेखिका शासकहरूका कुकृतिहरूको पोल खोल्दैछु म भन्न सक्दिनँ कहिलेदेखि यो देशले स्वतन्त्रताका सास फेर्न पाउला। तिमीलाई देखाएको सर्वोच्च अदालतसित म सोध्दैछु के तैँले मेरी नेपाल आमालाई न्याय दिलाउन सकिस्? प्रिय मारिया, मैले तिमीलाई उच्च र अग्ला ठाउँहरूमा मात्र घुमाएँ, जकि जकाउ महलहरू मात्र देखाएँ, हरिया वन हिमशिखरहरू कलात्मक राम्रा देवलहरूको मात्र अवलोकन गराएँ, तर गजुरसँगै देवताका मूर्तिहरू उडाएर लगेका रित्ता देवलहरूमा तिम्रो दृष्टि पर्न दिइन। दुई दिन दुई रात नगरकोटमा बिताउँदा पनि सूर्य उदायको अति रमणीय दृश्य हेर्न नपाएकोमा तिमी दुःखित भयौ, हो तिमी साह्रै उदास भयौ, ज्यादै नमजा लाग्यो, तर हाम्रो लागि यो कुनै दुर्घटना वा चित्त कुणिने घटना होइन। जन्मेदेखि हामीहरूले सूर्य उदायको कहिले देख्न पाएका छैनौँ। अन्धकारसित मित लगाई हुर्केका हामी नेपालीहरूले यो जुईमा सूर्यको सिङ्गो अनुहार देख्न पाउने हो होइन कसलाई थाहा? केही क्षणको लागि मात्र भए पनि न्यानो घाम ताप्ने हाम्रो आकाङ्क्षा पूरा हुने हो कि होइन यकिन छैन। तिमी फर्कने दिन अरू कोसेली दिन नसके पनि हाम्रा अजिमाको आंशिक भए पनि तिम्रा भागमा परोस् भन्ने विचारले तिमीलाई शोभावती लगिन्। तिमीलाई सम्झना छ होला होइन र? चार खुट्टा बाँधी घाँटी निमोठी चुप्पुले बोकाको गर्दन रेट्ना साथ तिमीले मेरो काँध पछाडि टाउको लुकायो। देवता चढे जस्तो आँखा चिम्ले तिमीले भुइँमा खुट्टा बजार्न थाल्यौ, हात फरफरायो, तिमीले चिच्चायो, ओ नो डोन्ट किल हिम, उसको घाँटी नरेट नमार, बगरेन हुन्, उनको नाम उनको काम हो रेट्नु, टाउकोदेखि पुच्छरसम्म पानी छर्केर बोकालाई नपर्साई छाड्दैनन्। शोभा भगवती पछाडि पातासी गोली ठोकेर हत्या गरिएका शहीदहरूको पवित्र प्रतिमा देखाउन आँट रहेन। ती मूर्तिहरू छलेर अर्को बाटोबाट तिमीलाई फर्काए, त्यहाँ पनि मैले तिम्रो आँखामा छारो हालेँ। रातिको समय हिउँदे रात सबै जनता आफ्ना घर डेराभित्र मस्त निदाइरहेका थिए। शहीद गंगालाल र दशरथ चन्द त्यही भगवतीको खोलामा दुवैको काँध जोडी डोरीले पाता कसियो। नेपाल आमाका अनमोल रत्न ती शहीदहरूलाई झुक्यानमा पार्न षड्यन्त्र गर्ने जनरललाई मुखभरि जवाफ फर्काएपछि त्यो जल्लाद पीठ पछाडि लुके। अर्काको लङ्गोटीभित्र लुकी त्यो नरभक्षीले शहीदहरूको पाखुरा र छाती ताकी गोली दाबी सपुतहरूको हाँक सुनी उनले सुरुवालमा पिसाब फेर्न थाले। ती शहीदहरूको वीरगाथा तिमीलाई सुनाउने विचार थियो। बोकाको गला रेटेको देखि झण्डै मूर्छा परेकी तिमीलाई, आँखी झ्याल जस्तै गोलीले छिया छिया पारेका वीर शहीदहरूका छाती खोली देखाउने ममा हिम्मत भएन। तिमीलाई के मात्र देखाउँ, कति कुरा लुकाउँ। सुन्दर शान्त रमणीय नेपाल भनी प्रशंसा पाए पनि हाम्रो देशमा तिम्रो बसाईको अवधिभित्र एक सातामा 80 मानिसहरू मारिए। आमाको काखमा पल्टी दुध चुसिरहेका नाबालकको समेत गर्दन निमोठी आमाका दुध काटिए। एकातिर नदीमा पानी सुक्ने क्रम जारी छ, अर्कोतिर त्यही नदीमा मानिसहरूको आलो रगत उम्लिरहेको छ। दिनमै मानिसहरूको हुलमा पसेका स्यालको बथान बसेका हुइयाँ हुइयाँको आवाजले जमिन थर्केको छ। उनीहरूलाई धपाउने साहस छैन। यस्तो अवस्था देख्दा मुटु काँप्छ। कति दिन यस्ता दृश्य हेरिरहनु पर्ने हो। मेरी प्रिय मारिया, तिमी सानी छौ, तिम्रो कलिलो वंशको ख्याल गरी मैले तिमीलाई आँखा भिज्ने दृश्य देखिने ठाउँहरूमा जान निषेध गरेको हुँ। तिम्रो कान खड्किने डरले कतिपय मुटु पोल्ने तर सत्य कथाहरू सुनाइन। तिम्रो मुटुमा टाँसिएको मेरो राष्ट्रको सुन्दर चित्र मेटाउन कदापि चाहन्न। मेरो देश अति सुन्दर छ, विश्वमा अद्वितीय यो मेरो राष्ट्र देशको सकली अनुहार तिम्रो अगाडि उदाङ्ग पार्दैछु। सत्य, मेरो फाइदाको लागि तिमीलाई ठग्ने मेरो मनसाय कदापि होइन। तिमीलाई छक्याउनुको अर्थमा आफै ठगिनु हो। मारिया, तिमीलाई मेरो काँधमा बोकी मेरो देशको कुना कुना घुमाउने मेरो रहर मेटिएन। जति हेरे पनि हेरिरहँ जस्तो लाग्ने देशको मुहार राम्ररी नियालेर हेर, उसको अनुहारका बिफरका दागहरू सम्झँदा मात्र पनि मुटु छोडिन्छ। यहाँका शासक दलाल र पापीहरूको कुकर्मको फल हामी भोग्दैछौँ। झ्वाट्ट यहाँ आउने विचार नगर, नयाँ सूर्य उदाओस्। शुभ मुहूर्तमा तिमीलाई निम्त्याउनेछु। तिमीलाई आज मेरो देशको करुण कथा सुनाए, मन अलि हलुङ्गो भयो। क्षमा गर मेरी प्रिय मारिया, तिमीलाई मैले बारम्बार छक्याएँ। अब तिमी आउँदा मैले सत्य सेवाय झुटो कथा हाल्नुपर्ने छैन। मेरो अन्तस्करणले मलाई यसो भन्दैछ, समय अवश्य बदलिनेछ। कालो बादलले ढाकेको सूर्य उदाएको अवश्य देख्न पाउनेछ। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले भर्खरै सुनेको कथा लेखिन बाँकी अक्षरहरूबाट थियो र यो कथा पछि फेरि हामी लक्ष्मण राजवंशीको लेखिन बाँकी अक्षरहरू कथा संग्रहबाट अर्को कथा राख्दैछौ। कथाको शीर्षक छ एउटी कैदी। मनमाया तामाङले आत्महत्या गर्न धेरैपल्ट प्रयास गरिन् तर मर्न सकिनन्। एक बिहानै उनी प्लास्टिकको बाल्टिन घोप्टाई त्यसमाथि चढिन्, एउटा दलिनमा डोरी कसिन्, गलामा पासो लगाइन्, बाल्टिन खुट्टाले धकेरिन्, चुडिएको चङ्गा चाहिँ हातखुट्टा फटफटाइरहन्, मक्किसकेको डोरीले उनको शरीर धेरै बेर थाम्न सकेन, डोरी चुडियो। उनी भुइँमा बजारिन् तर सास गएन। अर्कोपल्ट कौशीबाट हाम फाल्ने अठोट गरी पर्खालमाथि चढिन्, त्यो दिन पनि संयोग त्यस्तै पर्यो, खुट्टा चिप्लियो, एउटा खुट्टा बारभित्र अड्कियो, अर्को खुट्टा तल लत्रियो। धेरै दिन राम्ररी हिँड्न सकेनन्, बाँच्ने दिन बाँकी रहेकोले होला वा उनको लोग्नेले छेकेर हो उनी आजसम्म बाँचि नै रहेन। परेलाले आँखा ढाकिए पनि उनीबाट निद्रा टाढै हुन्थ्यो। पेटभरि अन्न छैन तर पनि भोकले पिरोल्दैन, उनको दिमाग हावामा झुलिरहन्छ। दिनभरको थकान राति ओछ्यानमा बिसाउने गर्छिन्। दलिनका पालहरूबाट चियाइरहेका किरा र माउसुलीहरूमा आँखा अड्किरहन्छन्। मारिने र मार्नेहरू बीचको युद्ध कौशल ज्यादै डरलाग्दो हुँदो रहेछ। किराले टोक्दै चिथोर्दै खङ्ग्रीको दलिन जस्तै उनी भित्रभित्री खोक्रो भइरहेन्। खानेकुराको खोजीमा म्याराथनमा सामेल भोका मुसाहरूलाई धपाउने जाँगर उनमा रहेन। के छ र खाउन्? भोकले गन्थनिरहेका मुसाहरूप्रति दया जाग्दछ। दुई जीवको लागि पेटभरि खान पनि अन्न नभएका सबै भाँडाकुँडा रित्तिएका हुन्छन्। पित्तामा झुन्ड्याएका जुत्रा लुगाफाटाहरू तान्ने र चपाउने उनीहरूको मिहिनेत खेर जान्छ। मनमाया मनमा नै सोच्छिन्, जुत्रा कपडाले पेट भर्छ भने खाउन्, 10 ठाउँमा टालिएका लुगाहरू सके चपाउन् निलुन्, के को चिन्ता। लिउन उक्केको भित्ता छोपिरहेको कपडा न हो, त्यसले जिउ ढाकिने होइन। शरीरमा लगाइराखेको त्यही एक जोड लुगा अर्धनग्न उनका लोग्नेको कम्बरदेखि माथिल्लो भाग छोप्न कपडा छैन तल्लो भाग ढाक्न एक टुक्रा टालो भए पुग्छ त्यसैले मुसाहरूको भागदौड एउटा रमिता जस्तै लाग्छ भोकले आक्रान्त मुसाहरूले खानेकुरा केही नभेटेपछि रगताम्य हुने गरी उनको लोग्नेको पैतालाका छाला टोक्छन् तर पनि तपाउनु त के खुट्टाका औँलाहरू पनि चलाउन सक्दैनन् मनमाया लाचार छिन् जिउँदो लोग्नेको लासको उनी आफूलाई एउटी निकम्मा कुरुवा ठान्दछन् उनका लोग्ने काठको मुडो जता राख्यो उनै खुट्टा तन्काई उत्तानो पर्छन् राति छिनछिनमा लोग्नेको शरीर छाम्छिन् जाडोमा एउटा खास्काले शरीर ढाकिदिन्छन् त्यसमाथि उनका हातहरू खप्ट्याउँछिन् र न्यानो पार्ने प्रयास गर्छिन् उनलाई छोडेर जालान् भन्ने पीरले गर्दा पनि उनी राति सुत्न सक्दैनन् सुनसान मध्यरात मुसाहरू पनि थाके होलान् चाहिँ चुई केही सुनिन्न उनी आफै पनि शिथिल छिन् लोग्नेको छातीमाथि टाउको अड्याउँछिन् उनका मुटुको धड्कन कानले टिप्न खोज्छिन् केही हलचल छैन उनी आत्तिन्छिन् नाकले मुख सुन्छिन् मुखबाट बाहिरिएको मनतातो श्वासले उनी आश्वस्त हुन्छन् लोग्ने उनीसँगै छन् तर पनि चुकुल नभएको झ्यालका खापाहरू जस्तै पहरेदार उनका आँखाहरू खुल्ला रहन्छन् कहिलेकाहीँ लोग्नेको मुखबाट बाहिरिरहेको श्वासले उनका आँखाको परिलेहरू थिचिँदा हुन् उनी एक झप्को निदाउँछिन् बार बार उनी लोग्नेकै लागि बाँचिरहने क्रिया खान्छन् तर आफ्नै क्रिया तोड्छिन् आत्महत्या गर्न तम्छिन्छन् दुवै एकसाथ मर्ने उपाय खोज्छिन् उनी आफू मर्न सक्छिन् तर लोग्नेलाई मार्न सक्दैनन् त्यसैले त उनी गलामा पासो कसी मर्न सकिन् न उनले सेरिएर मर्ने आँट गरिन् शरीरमा प्राणवायु रहन्जेल उनका रुग्ण शरीरलाई ठेलागाडा जस्तै ठेल्दै लतार्दै उनका लोग्नेको आयु लम्बाइरहनेछ बालुवामा कुदिएका मन्त्रहरू जस्तै केही दिनमै बाँच्ने जाँगर मेटिन्छ वेदनाका काँडाहरूले घोच्न थाल्छन् पीडाले छटपटिन्छन् मुसा मार्ने औषधिका सिसीतिर उनको हात लम्किन्छ धेरैपल्ट सिसीको बिर्को उघार्छिन् फेरि बिर्को लगाउँछिन् मुखसम्म पुगिसकेको सिसी उनका लोग्नेको हात हल्लाइले भुइँमा खस्छ सिसी फुट्छ विषादी औषधि भुइँमा पोखिन्छ के भयो हातको इसाराले लोग्ने प्रश्न गर्छन् केही होइन चुरा फुट्यो लठ्यौरो बोली लोग्नेको मुखबाट निस्किन्छ मेरो चिन्ता नगर अहिले पनि समय छ तिमी बुढी छैनौ जिब्रोमा अडिएका बाँकी शब्दहरू उनको आँखाबाट झरेको आँसुले पुरा गरिदिन्छन् मनमायाको हात तानी उनको छातीमाथि राख्छन् उही अस्पष्ट बोली तर हातको इसाराले मनको कुरा स्पष्ट पार्छन् पोखेको बीच मेरो मुखमा ढात दलिदेऊ लोग्नेका यस्ता साङ्केतिक आशयले नजिक आइसकेको मनमायाको मृत्युलाई धपाइदिन्छ लोग्नेको लठेब्रो बोली र उनको हातमा हाउभावले छाती चिरिन्छ भित्रसम्म मुटु खोज्छ उनी मरे भने उनका लोग्नेलाई कसले खुवाइदिन्छ उनको दिशा पिसाब कसले स्याहार्ला उच निच वर्ण र जाति विभेदलाई लात मारी एउटा विचारसित आएकी उनी एउटी तामाङकी छोरी मान्छे जातको साझा धागोमा उनिएका उनीहरूमाथि क्रूर सामाजिक नीति र नियमले अति साह्रो दुःख दिए तर उनीहरू गलेनन् जवानीको शारीरिक प्यास मेट्न मात्र बिर्की मिजारसँग लसिएकी होइनन् मनमाया उनलाई छोडेर जाने हो भने यतिन्जेल दुःख झेलेर बसिरहने थिएनन् जिते हर्के जङ्गे जस्ता गाउँका पट्ठाहरू उनलाई पाउन मरिहत्ते गर्थे जिम्मावाल बिरे लाउरेको छोरा कुहिरे त्यसै बौलाएका थिएनन् घर बनाउने ठाउँमा ज्यामी काम गर्ने उनका लोग्ने खट बाँध्दै थिए झ्यालको चौकोस बिर्के मिजारको ढाडमाथि बज्रियो भाग्यले भनौँ या जीवनभर दुःख कष्ट बेहोर्नका लागि हो कुन उनी बाँचे जाङदेखि तलको भागले काम गर्न छोड्यो भाँचिएका हातहरू औषधि मुलोले जोडियो तर नर्कट जस्तै लुला न शरीरलाई पेटले घिसार्न सक्छन् न चार हातखुट्टा टेकी लतार्न नै सक्छन् श्रीमतीले जता फर्काइन् उतै तिर्सिनु बाहेक उनी आफै हलचल गर्न सक्दैनन् यसरी पनि उनी बाँचिरहन बाध्य छन् हातको अडेसले उभिन मात्र सक्ने भए झ्यालबाट हाम फाल्दा हुन् खुकुरीको बिँड समाउन सक्ने भए सेरिएर मर्ने थिए भात पकाउने रित्तो आल्मुनियमको कसौडी देख्छन् भोकले लखतरान हुन्छन् अलिकति भए पनि श्रीमतीको तिरो तिर्न खानामा रुचि नभएको बहाना गर्छन् श्रीमतीलाई एकसाथ पेटभरि खुवाउन उनी अनेक जुक्ति गर्छन् बिर्खेको बहाना मनमाया बुझ्छिन् लोग्नेलाई भोकै राखे उनी गाँस कोस्न सक्दिनन् बच्चालाई झैँ उनी लोग्नेलाई फुस्ल्याउँछिन् बिस्तारै निको हुन्छ नखाए रोग झन् बल्झिन्छ भात डल्लो पारी उनको मुखभित्र कोचिदिन्छन् आँसुमा लतपतिएका मनमायाका आँखाहरूलाई एकनासले नियालिरहन्छन् बिर्खे श्रीमतीले मुखभित्र राखिदिएको भात जिब्रोमा अड्किन्छ रात पर्छ मनमाया आगोमा तोरीको तेल तताउँछिन् लोग्नेको ढाडदेखि पैतालासम्म मालिस गर्छिन् पिँडोलामा मासु पलाउँदैछ चाँडै उठ्न सकिनेछ लोग्नेलाई ढाडस दिइरहेकी उनी जुत्रो नाम मात्रको फरियाको फेरोले मुख छोपी रुन थाल्छिन् परालको त्यान्द्रो जस्ता खुट्टाका नलीले उनको मुटु छेड्छ तर पनि लोग्नेको जीवनको दियोमा आत्मविश्वासको थोपा थोपा तेल थप्दै जान्छन् उनी आज अति साह्रो शिथिल देखिन्छन्। निधाउने प्रयास गर्छिन्। उनको दिल र दिमाग पिङ झैँ मच्चिरहेको छ। उनको पेटभित्रका जुकाहरू जस्तै उनको छातीमा लत्रिरहेका उनका लोग्नेको औँलाहरूले उनको मृतप्राय शरीरमा रक्त सञ्चार गरिरहेको जस्तो लाग्छ। शरीर अलि न्यानो हुन्छ। सुकिसकेका नसाहरूभित्र रगत बगिरहेको महसुस हुन्छ। उनी भुङ्ग्रोभित्रका आगोका झिल्काहरू देख्न थाल्छन्। उत्तानो परिरहेको उनको शरीर लोग्नेसित जोल्ठिन पुग्छ। बलले भ्याएसम्म लोग्नेलाई अँगालोमा भेट्छिन्। धेरै दिन बित्यो, चुलो बाल्न नपाएकी अहिले आफै सर्किन्, अगेना बनिन्। उनी दन दन दन्किरहन्। तल छिँडीको ढोका खचेटेको आवाजले उनको कानले टिप्छ। लोग्नेको शरीरमा जकडिएका हातहरू बाहिरिन चाहँदैन। फेरि ढोका ढकढकाएको चाल पाउँछिन्। उनी उठ्छिन्। एउटा दियो हातमा लिई भर्याङ ओर्लिन्छन्। को हँ अगुल्टो तान्छिन्। भुइँमा खचेको अगुल्टो टिप्छिन्। हतारिएर तल झर्दा उनको कम्मरमा बेरिएको फरिया फुस्केर भुइँमा लत्रेको पनि चाल पाउँदैनन्। को हो ढोका बाहिर च्याउँछिन्। भुस्या कुकुरहरू होला। अगुल्टो घुसार नभ्याउँदै फेरि ढोका घसिटिन्छ। डरले शरीर काँप्न थाल्छ। माथि उक्लन भर्याङतिर दौडिन्छन्। पकफक किन डराएकी, चिनिनस् म। जडिया खिमी उनीतर्फ लङ्कन्छ र उनीसित टाँसिन खोज्छ। उनी माथि उक्लिन खोज्छ। जहाँदेखि पनि उनलाई पछ्याउने मन परि बोल्ने गुण्डो खिमे धेरै दिनदेखि मौकाको खोजीमा थियो। उनी चिच्चाइन्, लोग्नेलाई गुहारिन्। तर पछिल्तिरबाट खिमीले उनलाई बेरी, उनको मुख हत्केलाले छोपेर कम्बरमा बेरिएको बाँकी फरिया तान्न खोज्यो। मनमायाले कुइनाले उसको छाती मेर्काउन थालिन्। हातको दियो तल खस्यो, बत्ती झ्याप पनि भयो। उनी भुइँमा पछारिन्। उनीमाथि खेमेको शरीर घोप्टियो। उसको मुखबाट चुहिएको र्यालले मनमायाको छाती लिप्पियो। उसको केही जोड चलेन। खिमे उनको शरीरमाथि जुका जस्तै टाँसिँदै थियो। उसको थिचाइबाट उम्कन बल गरिन्। केही लागेन। एउटा हात खुस्कियो। एकाएक उनका कताबाट कसरी शक्ति सञ्चार भयो। अगुल्टो खेमेको खप्परमाथि बज्रियो र दनादन अगुल्टो उचाल्दै खिमेमाथि बजार्न थालिन्। खेमीबाट मुक्त भएपछि एकै सासले उनी कोठाभित्र पसिन्। तर शरीर काँपेको थियो, थामिएन। उनी लोग्नेलाई अँगालो हाली डाँको छोड्दै रुन थालिन्। रुदा रुदा गला सुक्यो। लोग्नेको छातीमाथि भारी टाउको बिसाइन्। आँखा चिम्लिन्। धेरै दिनपछि त्यो रात निद्रामा लट्ठिन्। बिहान पख आँखाका परिलेहरू उक्रिए। गएको रातको घटना सम्झेर झस्किन्। त्यो डरलाग्दो विषाक्त सपना हो वा विपना, यकिन भएन उनलाई। गरौँ मनबोकी भर्याङ ओर्लिन्। चण्डाल दमै भर्याङमुनि डल्लो परिरहेको देखिन्। जताततै रगतका टाटा अनि सातो उड्यो। जमिरहेको उनको रगतमा एउटा खुट्टाले टेक्न पुग्यो। चिच्याउँदै माथि उक्लिन्। खोटाको खापामा चुकुर लगाइन्। लोग्नेसँग टाँसिन पुगिन्। तर यो के, उनका लोग्नेको शरीर चिसो थियो। निधारदेखि पैतालासम्म छामिन्। उनी स्तब्ध भए। विगतका सत्यकथा सुनाइरहेकी मनमाया टक्क अडिन्। त्यही बेला जेलकी गर्भजारले इसारा गरिन्। मनमायाले एकपल्ट मलाई हेरिटाउको निहुराइन्। जेलको सानो फलामे ढोका बन्द भयो। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनेको कथाको शीर्षक हो एउटी कैदी। यो कथा लक्ष्मण राजवंशीको कथा संग्रह लेखिन बाँकी अक्षरहरूबाट सुनिएको कथा हो। अब यसको वाचन सँगसँगै लक्ष्मण राजवंशीको लेखिन बाँकी अक्षरहरूबाट अर्को कथा लिएर केही बेरपछि आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला। सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिटिउन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेरौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोरबाराही, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुल एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज लक्ष्मण राजवंशीको कथा संग्रह लेखिन बाँकी अक्षरहरूबाट कथाहरू सुनिरहेका छौं। अब यसै संग्रहबाट अर्को कथा वाचन हुन्छ, नेपालकी छोरी। तिब्बती राजा सङचङ गोम्पाले छोरी माग्न लमी काठमाडौँ पठाएको कुरा सुनेदेखि राजा अम्सुबरमा छटपटिन थाले। त्यो भोटे कति माथिएको, मसित एक वचन नसोधी मेरी छोरी माग्न लमी पठाउन अघि विचार पुर्याउनु पर्ने होइन। यो मेरो देश, म यहाँको राजा, यो कसैको मावली होइन, म त्यो भोटेको ससुरा पनि होइन। विश्वमा सानो तर सुन्दर यो राष्ट्रको नाक भाँचिए संसारका कुनै पनि राष्ट्रहरूको इज्जत रहने छैन। बलियो भन्दैमा शरीरमा लगाइराखेको लुगा फुकाली नाङ्गै सडकमा दौड्नेलाई बौला नभने के सत्य भन्ला। यहाँबाट भागी त्यहाँ पाउ पर्न गएका ढाक्रे राजाका धुपौरीहरूले भोटे राजालाई उक्साए होला नि। विष्णुलाई सत्याच्युत गरी नरेन्द्र देवलाई सिंहासनमा राखे जस्तै उनका हत्केलामा नाच्ने कठपुतलीलाई मेरो राज सिंहासन सुम्पिने जाल त होइन। कुरा थाहा पाउन पनि भोटेले पठाएका दूतलाई भेट्नु राम्रो होला। उनको कुरै नसुनी फर्कायो भने राजदूतको अपमान गर्यो भन्ने अत्तो थापी न्यू खोज्न भेट छैन। मुठभेड भइहाल्यो भने बेफाकमा भेडा च्याङ्ग्रासरी उनका फौजलाई पाल्नुपर्ने अवस्था आइलाग्न सक्छ। यस्तै कुराहरू मनमा खेलाइरहेका राजाले दुविधामै टाउको हल्लाए, फेरि तुरुन्तै विचारको श्रृङ्खला अर्कै दिशातिर मोडे। मेरो शङ्का मिथ्या नहोला भन्न सकिन्न। विष्णुगुप्तलाई धपाई नरेन्द्र देवलाई राजा बनाए पनि नेपालकै खोइरो खन्ने जस्ता केही नराम्रा काम भएको छैन, नराम्रो कुरा सुन्न परेको छैन। दुई देश बीचको सम्बन्ध राम्रै छ, तर पनि छोरी माग्न मान्छे पठाउनु अघि मसित एक वचन सोधेको भए अरूको अगाडि दुवैको इज्जत रहन्थ्यो। बलियो भएर के गर्ने, खप्पर गोबरले भरिएको छ, यस्ता मूर्खको के कुरा। हेरौँ कसरी कुरा गर्दा हुन्, जे होला परेको बिहोर होला। तिता कुरा मनभित्रै थाती राखी दूतलाई भेट्न राजी भयो अम्सुबरमा। तिब्बती दूत मुख्तियार मागवारले उनका बादशाहले पठाएको कोसेली एक सय थान असर्फी र हिरा जुहारतले भरिभराउ थैली राजा अम्सुबरमाका पाउमा चढाए। राजाको इशारा अनुसार राजदूत अदबका साथ टाउको निभाइ घुँडा टेकी बसे। मुख्तियार मागवारले आफूले ल्याएको बादशाहको सन्देश विन्ती गरे। हाम्रा धर्मावतार सम्राटका कुलदेव अवलोकितेश्वरका आँखाबाट निस्केको एउटा तेज मौसुकी छोरी राजकुमारी भ्रिकुटी उभ्याक्सिन्छ। 32 लक्षणले युक्त अद्वितीय विदुषी हिरा जस्तै चम्किने राजकुमारी हाम्रा सम्राटको लागि दुलही माग्न आएका हौं। महाराज, हाम्रा सम्राटका बारेमा उसो स्वयं जानेकार होइबक्सिन्छ। सेवकले विन्ती गरिरहनु नपर्ला। हाम्रा सम्राटका नाउँ उच्चारण गर्नु मात्रले पनि पृथ्वी कम्पायमान हुन्छ, विश्व प्रलयमान हुन्छ, पाखा पर्वत हल्लिन थाल्छन्। 16 वर्षको कलिलो वंशमा राज्यभार सम्हालिबक्सेका हाम्रा सम्राटले उदयदेवलाई धर्मपुत्रको रूपमा ग्रहण गरिबक्सेको मौसुमको पाउमा जाहेर भएकै होला। त्यस्तै विष्णुदेवलाई पदच्युत गरी नरेन्द्र देवलाई राजसिंहासनमा विराजमान गरे बक्सेको तथ्य पुनः स्मरण गराउनु धृष्टता मात्र हो महाराज। त्यसबेलादेखि आजसम्म हाम्रा दुई मुलुक बीचको सम्बन्ध अति सुमधुर रह्यो। हाम्रा सम्राटसित मौसुमकी छोरी राजकुमारी भ्रिकुटीको विवाह सुसम्पन्नपछि संसारका कुनै पनि राजा महाराजाहरूले मौसुमसित आँखा लडाउने साहस गर्ने छैनन्। मौसुमबाट इसारा हुनासाथ हाम्रो देशका 101 वीर सैनिक जवानहरू पखेटा नभए पनि चरासरी मौसुमको सुरक्षाका खातिर उडेर पाउमा हाजिर हुनेछन्। एकातिर तर्साउने र अर्कोतिर फकाउने तर कूटनैतिक मर्यादाभित्र रही मागवारले आफ्ना कुरा बिसाए। तपाईँको कुरो प्रशंसनीय छ, प्रत्युत्तरमा राजाले यति मात्र भन्न भ्याए। फेरि गम्न थाले, मनभित्र कुरा खेलाउँदै दूतलाई निहालिरहे। एक्लै छोरी, आँखाले नभ्याइने, बोलाए पनि नसुनिने, दारा तिखा डङ्किने र राक्षसहरूका मुलुक, नदिउँ त्यसै पनि काँधमा बोकी लैजालन् भन्ने डर, दिउँ छोरीको मुख देख्ने नपाइने पीर। त्यो भोटेसित भिन्न न हतियार छ, न द्रव्य, न खर्खजाना नै। धन र जन दुवै रित्तिने खतरा मोल्नुभन्दा उनका ताकतको आकलन गर्नु नै बुद्धिमानी होला। दिनुपर्ने छोरी यहाँ दिए पनि उता दिए पठाए पनि एक दिन छोरी अनुमानु नै छ। युनानका राजा सिलुलकसले उनका छोरी चन्द्रगुप्त मौर्यलाई दिनुहुन्छ भने मैले मात्र भोटको बादशाहलाई छोरी सुम्पिन नहुने होइन। मेरी छोरीको कर्ममा लेखिएको न मैले मेट्न सक्छु, न उनकी आमाले केही थप्नेछिन्। कर्मको लेखा नभई छोड्दैन, कुरा काट्नेहरूका मुख र बिरको नभएको मङ्गाल जस्तै हो, जति चलायो उति गनाउँछ। मनमा कुरा खेलाइबसेका राजाको कुरा सुन्न आतुर दूतलाई अत्यास लाग्न थाल्यो। धेरै बेरसम्म केही प्रतिक्रिया नआएपछि दूतले आफै अघिसरी कुरा कोट्याए। केही चिन्ता लिई बक्सन पर्दैन महाराज, हाम्रा सम्राटका छाती जति फराकिलो छ त्यत्तिकै मन पनि धर्ममा ढल्केको छ। सम्राट रात दिन अवलोकितेश्वरकै आराधना र साधनामा लिन बक्सन छ। इष्टदेवकै शील र अनुशासनमा आधारित धर्मनीति, राज्यनीति, देश र जनताकै लागि समर्पित सम्राटबाट कुनै किसिमको अनुचित र अशोभनीय काम कुरो हुने छैन। बरु मौसुमको राज्यको समेत सुरक्षा गरिबक्सनेछ। मौसुमको मनमा अझै कुनै शंका वा जिज्ञासा भए हुकुम होस् महाराज, म सम्राटको दूत हुँ, दूतको धर्म र कर्तव्यबाट च्युत हुने कार्य मबाट कदापि हुने छैन महाराज, जो हुकुम। अति आदरणीय तपाईँका सम्राटबाट हाम्रा हजुरमा चढाइ पठाइबक्सेको सौगातको लागि सादर धन्यवाद। राजाले बिस्तारै मनभित्र गुम्सिरहेका प्रश्नहरूको खातबाट एक तह उक्काए। महोदयले भन्नुभएका सबै सत्य नै होलान्। यो देशको म महासामन्त, युवरागीका बाबु, कदाचित रौँ पर्यन्त पनि यताउति भएमा मेरो मुलुकका सबै छोरीहरूको श्राप मेरो थाप्लोमा पर्नेछ। दुनियाँले थुक्नेछन्, जिउँदै नर्कमा परिएला। छोरी दिने वचन दिनु अघि केस्रा केस्रा केलाउनु बाबुको धर्म हो। तपाईँका देशवासीहरूमा धर्मकर्मको कुनै चेत छैन भन्ने सुनेको छु। तिनीहरूलाई सत र असत बीचको भेद के हो थाहा छैन। सक्नेले जे गरे पनि हुने, मच्छिन न्याय रे। मेरी छोरी अनाडी, उनी कमल फुलका मुजुरा, राम्ररी फक्र नपाएकी छैन। के भन्न हुने, के गर्न हुने, काम कुरोको छेउ र पुच्छर समेत नजाने मुलुकमा छोरी दिनु अघि विचार पुर्याउनु पर्नुपर्छ, होइन र महाशय? आँगर्नासाथ अलङ्कार बुझ्ने काको गुणबाट अण्डा चोर्न खप्पिस मुख्तियारले उनका राजाले पठाएको एउटा काठको बाकस खोले। त्यसभित्रबाट एउटा चिठी निकाली राजाको खुट्टानिर राखे। राजाले पत्र खोली हेरे। मौसुको विचार प्रशंसनीय छ। महाराजको मुलुकमा जस्तै यहाँ हिउँका पहाडहरू भए पनि शीतल र स्वस्थ हावा चल्दैन, घाम झुल्के पनि न्यानो ताप छैन। तर महाराजबाट हुकुम बक्सियोस्, रात पग्लिनु अघि युवरागी छाची खिँ भ्रिकुटीले चाइबक्से जस्तो घामको राप, हावाको सुगन्ध पानीको स्वादमा बदलिदिन्छु। चिठी पढिरहेका राजा अचम्भित भए। मनको कुरा जान्ने, सवाल सुन्नु अघिबाटै जवाफ पठाउन सक्ने यी भोटे राजा लर्दर होइनन्। तर पनि बाबुको नाताले उनका बारे जान्नुपर्ने कुरा मनभित्र अड्काइराख्नुभन्दा सोध्नु बेस। दूत महोदय, तपाईँ स्वयं पनि जानिफकार हुनुहुन्छ। पोखेको तेल चोर्न मिल्दैन, फुटेको अण्डा सगुनयोग्य हुँदैन, चर्केको ऐनामा अनुहार हेरिन्न, होइन र? झर्को नमान्नुहोस्। आज नसोधी तपाईँसित फेरि कहिले सोध्ने? एउटा जिज्ञासा, भोटका मानिसहरू पेट भर्न पाए अरू कुनै कुराको महत्त्व राख्दैन भन्छन्। धोक्रोमा भुसको चाहिँ पेटमा खाना खोज्ने अनि अगेना वरिपरि सबै नाङ्गै सुत्ने काम केही गर्दैनन् रे। सायद त्यस्तो नहोला, साँचो कुरा के हो महोदय? फ्याउरोभन्दा धुर्त दुते फेरि अर्को बाकस खोले। त्यसभित्रबाट अर्को एक टुक्रा कागज झिके, राजाको अगाडि राखे। अदनचेन्चा अंशुवर्मा मौसुबका आशंकामाथि शंका गर्ने ठाउँ छैन। देवल, देवता, मन्दिर, स्तूप र बिहारहरू हाम्रा मुलुकमा त्यति धेरै छैनन्। तर 5,000 प्रजाहरूका रगत र पसिनाले माटो मुछी, दिन नढल्दै रात नबित्दै 108 देवालय, मन्दिर र चैत्यहरू निर्माण पूरा गरी नजर गराउनेछु। राजा अंशुवर्मा झनै आश्चर्यचकित भए। सोध्नुपर्ने प्रश्नहरू अरू धेरै बाँकी छन्। धर्मकर्ममा जत्तिकै लिप्त भए पनि दरिद्र राजाले लङ्का हाँक्न सक्दैन। कुराले समुद्र मन्थन गर्ने डिङ हाँके पनि एउटा सिन्का समेत भाँक्न सक्दैन। पहिलो फोस्रो माटो, बिफर जस्तो फोका उठेका ढुङ्गाका पहराहरू, बलौटी भूमि, रुख र पातको दर्शनसम्म नपाइने त्यस्तो देशका राजाले चाँदैमा केवल देवल र चैत्य न आकाशबाट खस्छन् न जमिनबाट उब्जन्छन्। कसो दूत महोदय, दाँतले काठ चिरिन्न? प्रत्युत्तरमा दूत माघबार कपाल कन्याउँदै मुस्कुराए। फेरि अर्को बाकस खोली राजाको पाउमा अर्को पत्र टक्राए। लेखिएको थियो, छोरीका बुबाले चासो राख्नै पर्ने विषयहरू मौसुबबाट उजागर गरिबक्स्यो। चट्टानी पर्वतका श्रृङ्खला र बलौटी जमिन मुनिको गुह्य धनबारे सरकारलाई जाहेर गर्छु। प्राचीन मन्दिरहरूमा कुदिएका चित्रहरू जस्तै राष्ट्रिय सम्पदा र सम्पत्ति उदाङ्गिने हो भने शत्रुहरूका लोभी आँखा त्यसमाथि पर्नेछन्। दरिद्रहरूका मुखबाट रियाल चुइएला, लफङ्गा आवारा र चोर डाकाहरूका हात पर्ला। हामीसित भएका सुनसादी तामाले हाम्रा देशमा भयभरका देवल र मन्दिरहरूका छाना छाउने मात्र होइन, अपितु हाम्रा इष्टदेव अवलोकितेश्वरका अनुकम्पाले गोप्य सम्पत्ति चलाउन त के छोएको पनि छैन। विवाहपछि मौसुकी छोरी युवरागी भ्रिकुटी विश्वका सबभन्दा अग्लो साम्राज्यकी दुलही, यो राष्ट्र स्वयंकी महारानी भइबक्सने छिन्। यो राष्ट्रको ढुकुटीको साँचो उहाँकै कम्मरमा झुन्डिरहनेछ। सम्राट स्राङचोङ गोम्पाको यो गर्दन छिनिएला, जिब्रो काटिएला, तर यो सम्राटको वचन खेर जाने छैन। महाराजको जो मर्जी। पत्र पढिरहेका राजा अंशुवर्मा लाटा भए। 16 वर्षका फुच्चे राजा, तर यिनका बुद्धि र आँट धन्य छ। पत्रमा पोखेका विचार र प्रतिबद्धताले राजाको शङ्का निवारण त भयो नै, उनीमाथि आत्मीयता र विश्वास पनि पलायो। छोरी दिने मनमा नै निर्क्योल गरे। किन हो कुन्नी, तत्क्षण अलि सङ्कोच माने, मैले चाहँदैमा छोरीले मन पराउलिन्। अवलोकतेश्वरको आँखाबाट निस्केको ज्योति महारानीको गर्भमा बासबसी जन्मिएको छोरीको राय नलिए बिहेको कुरा छिनिहाल्नु मनासिब नहोला। राजा हुँ भन्दैमा जे मन लाग्यो त्यही गर्नु न नीतिशास्त्रले अनुमति दिन्छ न बाबुको धर्मले मान्छ। उनको चित्त दुख्ला, एकपल्ट सोधी हेरे के पो बिग्रिएला र। राति भोजन सके आफ्नो खोपी सवारी हुनु अघि राजाको दर्शन गर्न आएकी छोरीको विचार जान राजा अघि सरे, तर भ्रिकुटीले केही बोलिनन्। छोरीले बाबुको अनुहारमा एक ओर निहालिरहेन्। धेरै बेरपछि उनका ओठ चिरा परे। राजाको कानभित्र छोरीको कोमल स्वर गुन्ज्यो, म राजकुमारी मात्र होइन हजुरकी छोरी पनि हुँ। जानाजान बाबुले छोरीलाई रक्षानमा फाल्ने छैन। जसरी हजुरले बाबु हुनुभएको नाताले प्याजको बोक्रा झैँ पत्रै पत्र उक्काई दुधबाट उनका राजाका भित्री मनसाय खोतली बक्स्यो। हजुरकी छोरी भएको कारणले मेरा पनि थुप्रै जिज्ञासा र प्रश्नहरू छन्। विवाहपूर्व आइमाईले नजानी नहुने धेरै कुराहरू हुँदा रहेछन्। हो, एउटा बाबुले आफूले जन्माएकी छोरीलाई थाङ्ना जस्तै अरूको जिउमा बेर्न दिने छैनन्। दुधको साक्षी बिरालोको बयानमा भर पर्न हुँदैन। त्यस्तै कुकुरलाई मासु पैँचो दिए झैँ राम्ररी सोधपुछ नगरी छोरी सुम्पिनु हुँदैन। म धेरै कुरा जान्दिनँ, तर मलाई पूरा विश्वास छ कुनै पनि बाबुले आफ्ना जिउँदी छोरीलाई लास सम्झी मान्द्रोमा बेरी चिता सजाउँदैनन्। नारी आवाजतिर कान थापी बक्सियोस् महाराज, हृदय शून्य हाडीको टाउको जस्तो म व्यवहारिसी आइमाई होइन। नाथाको त न इष्टमित्र, आफ्ना कोही नभएको एक्लासी ठाउँ, कुरा गर्न भाषा समेत नजान्ने त्यहाँ कोसी त मेरो मनको बह पोखो महाराज। जङ्गार तर्नुपर्ने, घोरल हरिण र चितुवा समेत हिँड्न तर्सने भिराला पाखा र ठाडा पर्वतहरू छिचल्नुपर्ने, टाउको माथि आगोभन्दा पोल्ने घामको रात, पैताला मुनि लाभा जस्ता बगर, के म त्यो देशमा पुग्न सकौँला? चिन्नु नजान्नु एउटा मान्छेलाई त्यो विश्व सम्राट नै किन नहुन्? आफ्नो लोग्ने भनेर सकार्नुपर्ने, उनको हातबाट मेरो च्यौँदो सिँगार्नुपर्ने, यो कस्तो न्याय? त्यहाँ कोदा फापर र मकैको पिठो पानीमा घोली पेटभित्र पक्कै ठुस्न सक्ने छुइनँ। चौरी गाईको मासु, चौरी गाईकै घिउ, नौने र दुध जत्तिकै पोसिलो भए पनि मैले घाँटीभित्र छिराउन सक्ने छुइनँ। शरीरभरि सियोले जस्तै चसचस घोच्ने बाक्लो खस्रो बक्खु लगाउन किमार्थ सक्दिनँ। दिनको तीनपल्ट नुहाई सिङ्गार गरिरहेको मेरो शरीर मैले लिपिनेछ। चौरी गाईको पुच्छर जस्तै मेरो कपाल गुजुल्टिएला, गाँठो पर्ला, जुम्रा खेलाउँदै समय ख्याउने सामर्थ्य ममा छैन महाराज। एउटा लाठे शरीर नबोकी आइमाईको जुनी अपूर्ण हुने भए महाराज हजुरबाट जिम्मा लगानी मुढाला पनि लोग्ने सकार्छु। छोरीको कुरा सुनिरहेका राजाका आँखा रसाए, राजाको जिब्रो लरुरियो, ओठमुख सुक्न थाल्यो, ढुङ्ग्रो फुके झैँ नाकको पलबाट तातो हावा बाहिरिन थाल्यो, सिङ्गान चोइयो, राजा टोलाइरहे, चिनिया गलैँचामाथि औँला खेलाइरहे। बाबुको लाचारीदेखि भ्रिकुटीको मन चोडियो। नाहकमा मैले बुबाको चित्त दुखाएँ, उनी पछुताइन्। ज्वाइँ हुने मन पराएरै भर्खर सोह्र वसन्तको गोरेटोमा बामे सरिरहेकी मलाई अनकन्टार जङ्गलभित्र हुल्न चाहिबक्सेको अवश्य होइन, तर विवाहयोग्य मेरो उमेर होइन, दुधे दाँतहरू झरेका छैनन्। बुबा, हजुरको काखमा खेल्ने मेरो रहर मेटिएको छैन, भर्खरको मुजुर मेरो मन राम्ररी फक्रेको छैन, नितम्ब पिणौला र पाकुराका मासु गिला छन्, शरीरभरि ढाकिएका छाला मलमल झैँ पातला छन्, हाडजोर्नी गतिला छैनन्। आमाको दुधसम्म पनि पेटभरि खान नपाएकी के मैले हजुरका ज्वाइँलाई सन्तुष्ट पार्न सकौँला? रुन्चे लागेकी बालिका सरी भ्रिकुटीले रुँदै उही कुरा भट्ट्याइरहन्। राजाको काखमा टाउको बिसाई रोइरहेकी उनी अर्धचेत अवस्थामा टोलाइरहन्। छोरीलाई सम्झाउनु कता हो कता, राजा आफै डाँको छोडिरहन थाले। माग्नेले जस्तै दुवै हात पछाडि मनभित्र जमिरहेको पिप्नी छोरे, जीवनभर काखमा राखे तिमीलाई झुलाउने मेरो इच्छालामा आफै खरानी पार्दैछु। मैले अन्माएपछि मात्र तिमी तिब्बतकी दुलै हुनेछौ, नदिउन्जेल तिमी नेपालकी छोरी, तिमी मैसित हुनेछौ, नेपाल राष्ट्रकी कुमारी। तिमीले जान नमाने पनि, मैले पठाउन नचाहे पनि ती तिब्बती राजाले हामीलाई शान्तिपूर्वक बाँच्न दिने छैनन्। गरुडले नागलाई लखेटे चाहिँ हामीलाई लखेट्नेछ, देश नरहे प्रजाहरू बाँचे पनि राजालाई बाँच्न दिने छैनन्। यस्तै च्यापुमा परेको हुँदा मेरो आफ्नै मुटु तिमीलाई मबाट अलग्ग राख्ने निदो गरेको, जाने वा बस्ने तिम्रो इच्छा, जे पर्ला बेहोरौँला, योभन्दा बढी अरू के भनौँ मैले? युगौँ युग छिडीमा प्रतिस्थापित देवताको मूर्तिलाई नदीवारी राज हुने वा पारी सवारी हुने, देवताको आँखामा छारो हाल्ने जस्ता प्रश्न मलाई नतिर्छै बक्सियोस्। करजोडी बिन्ती महाराज, हजुर मेरा जन्मदाता, म यो राजमहलकी युवरागी, राजाका प्रजा, महाराजले जिम्मा लगाई बक्सने व्यक्ति कानो, लङ्गडो, लाटो, बहिरो जे जस्तो भए पनि खसम मानी उनको पाउद हुन्छु, उनले जहाँ राख्छन् त्यहीँ बस्छु। हजुरको इज्जतमा दाग लाग्ने कुनै काममा बाट हुने छैन। म कमलको पात जहाँ राखे पनि जो कोहीसित सहवास गरे पनि बिटुलिन्न। ठिक छ, विवाहको तयारी गरिबक्सियोस्। श्रीखण्डबाट निर्मित मैत्रेय तारा मलाई दाइजो बक्सियोस्। अरू मलाई केही चाहिँदैन। मेरो मातृभूमिको टाउको सदा ठाडो राख्न म आफूलाई बलिवेदीमा चढाउन राजी छु। छोरी भ्रुकुटीका स्वाभिमानी एवं दृढ इच्छा शक्तिबाट अति प्रभावित भई छोरीलाई उनले आफ्नो अङ्गालोमा बेरे। उनका सिंहमरमर झैँ टल्किरहेको फराकिलो निधार चुमे। उनलाई आशीर्वाद दिए। धन्य नेपाल माताकी छोरी, तिमी हिँड्ने बाटोमा कुनै ठेस नलागोस्। तिम्रो शिर सधैँ उचा रहोस्। बहुत धन्यवाद तिमी। तथागत साक्यमुनिको सन्देश विश्वभरि छर्न सफल हौ। तिमीलाई कोटि कोटि धन्यवाद। श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथाको वाचन हो र यो कथाको शीर्षक नेपालकी छोरी हो। यसै कथाको वाचन सँगसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। हामीले आज श्रुति सम्वेगमा लक्ष्मण राजवंशीको कथा संग्रह लेखिन बाँकी अक्षरहरूबाट तीनवटा कथा सुन्यौं। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiutiyunn.com.np। हवस् त, अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको कार्यक्रममा भेटघाट हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरोला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।